www.attableek.com, the reviver of Iman. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قد أفلح من تزكى وذكر اسم ربه فصلى، بل تؤثرون الحياة الدنيا والآخرة خير وأبقى. إن هذا لفي الصحف الأولى، صحف إبراهيم وموسى. عزیز طلبا فرمائے کرام، آپ حضرات نے خاطر سمران دعا کے لیے فرمایا کہ میں نے تسلیم کر کے دعا ہی کرنی ہے، اپنے لیے دعا کروں گا اور اپنے تمام احباب کے لیے، میں تمام مسلمانوں کی دعا کا موقع مل جائے گا. اللہ تعالیٰ مجھے بھی صحیح طور سے دعا کرنے کی بھی توفیق دے اور صحیح طریقے سے دعا کے تقاضوں پر عمل کرنے کی بھی توفیق دے. خود ابھی میں نے پڑھا بھی اور ذہن میں بھی ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے دعا خود عبادت، دعا میں عبادت کا مغز ہے. اس کی تشریح حضرت ثانی رحمۃ اللہ نے فرمایا، دعا عبادت کا مغز ہے. دعا کا ایک جز یہ ہے کہ آدمی دعا کرتا ہے، اپنی حاجات کو پیش کرتا ہے، اور ایک دعا میں ایک شان یہ ہے کہ اس میں عبادت بھی ہے، بلکہ مکمل عبادت. جب اس کو فرمایا تو آدمی کو اللہ تعالیٰ نے عبادت ہی کے لیے پیدا کیا ہے. اس برابر دعا کے اندر دو چیزیں، ایک تو دعا کرنا اور جو اپنا مقصد اس کو پورا کرنا یا چاہنا، اور دوسری عبادت کی نہ بھی پورا ہو تو عبادت کا جو یہ ایک ثمرہ ہے وہ تو ضرور حاصل ہو جائے گا. دعا قبول نہیں، جو دعا اپنی مانگ نہیں قبول نہیں، لیکن عبادت تو مل گئی. اس برابر دعا سے کوئی مایوس نہیں ہونا چاہیے. جو چیزیں مانگ رہا ہے وہ نہیں حاصل ہو رہی ہے، مگر چونکہ اللہ تعالیٰ نے اپنے دربار میں عرض معذور کی توفیق عطا فرمائی، یہی بہت بڑا بہت بڑا اللہ تعالیٰ کا فضل ہے. تو صاحب توفیق وہ شخص ہے جس کو اللہ تعالیٰ نے اپنے دربار میں دعا کرنے کی توفیق مرمت فرمائی ہے. چنانچہ ہمارے دربار شاہ صلی اللہ علیہ وسلم فرماتے تھے کہ طلوع طریق کا آخری مرحلہ دعا ہی ہے. آگے طریق میں مقامات طے کرتا رہتا ہے، ایک ایسے مقام کو پہنچتا ہے کہ شیخ بھی کہہ دیتا ہے کہ ہمارے آگے تم ہو، اب دعا سے اپنے آگے بڑھو. تو دعا بہت بڑی چیز ہے، اور دعا بڑے بادہ یہ بہت بڑی نعمت ہے. ہمارے یہاں ایک لڑکا تھا، دعا کرتا تھا، بہت اچھی طالب علم، سب علماء تھے، مشائخ تھے سب. شاہ رسول اللہ صاحب فرماتے تھے، جو دور کرنا کہتے ہیں، فرماتے دیکھو دعا، اور دعا مکھل عبادت دیکھنا تو اس لڑکے کی دعا دیکھو کہ انہا اداری سے دعا کرتا ہے. اس کا بھی بہت اہتمام خود حضرت شاہ رسول اللہ صاحب بھی فرماتے تھے، اور دعا مکھل عبادت. ہم سب کو دعا کا بہت ہی انتظار کرا جائے، اللہ تعالیٰ ہم سب کو اپنی دعا کے طور پر بچے بھی دعا کریں، بوڑھے بھی دعا کریں. آج دعا کی بہت کمی، کوئی مصیبت آتی ہے اسی زمانے میں آتی رہتی ہے. ہم سب کو وہ آتے تھے خان کام میں اور کہتے دعا کرو سب دبا ہو جائے گا. جہاں اتنے لوگ ہوں، تو بہت لوگ ہیں، اتنے لوگ ہوں، اگر دل سے اس بلا کے دور ہونے کے لیے دعا کرو گے تو اللہ ضرور قبول کر لے گا. کئی مصیبت آپ ہوتی تھی، کہتے تھے تم کو ٹھیک ہو جائے، سب ٹھیک ہو جائے، من سے والا کو ہر کا والا کو بڑھوا دے رہا تھا. میرے دوست لوگ وہ قسم نہیں ہے کرنا ہے، تمہیں بیان کرنا ہے، कि दुआ का हम सबको एहतराम करना चाहिए। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से कैसी दुआ फरमाई, गज़वे बदर से पहले कैसी दुआ फरमाई, नबी अकरम दुआ ही फरमाई। उस वक्त कोई हथियार चलने का मौका नहीं था, दुआ नहीं थी, दुआ से हजरत अबू बकर सिद्दीक ने फरमाया बच गई अल्लाह की तरफ से कबूल हुई दुआ। इस दुआ को हर हाल में दुआ करनी चाहिए, दुआ सवाल होगी, दुआ जो मोमिन के सलाह है और बदू सवाल मोमिन के भी है। शाहजहां के मुताबिक हजरत मुल्ला जीवन जो उस्ताद थे और अजीब अली रहमान थे, शाहजहां ने किसी से मसला दरिया कर लिया कि बादशाहों को नशा बनने जाए कर लिया, बहुत अभ्यास करते माना शाहजहां ने बादशाह है इसे आदि से मसला पूछ लिया और जल की नशा बनने जाए। हजरत मुल्ला जीवन की यही बात पहुंची क्या बिल्कुल गलत है, मुफ्ती और मुस्तफी है तो काफी है, मुफ्ती और मुस्तफी दोनों काफी है, जाहिर की शाहजहानी मसल था और एक आलिम थे, मुफ्ती और मुस्तफी हर दो काफी है। ये बात शाहजहां को पहुंची, कहा है कि बड़ा कर कहा मुल्ला जीवन से हजरत आपके पत्र को गुम हो गया है, आप ये मसला बताया मेम्बर को बता दो दिल्ली के मेम्बर पर, कहा मुफ्ती और मुस्तफी का तो मुफ्ती होती दो मुस्तफी का लेना है दोनों का फिर है, आपके पत्र को गुम हो गया है, कहा अच्छा पत्र को हो गया है, अच्छा दे आप एक बड़े पानी दे आप मैं भी तैयार बना। ये था हमारे बुजुर्गों का इतिहास, कहा अच्छा बादशाह पूरे हिंदुस्तान पाकिस्तान के बादशाह कदर का हुक्म दे रहा है, बेटा कर्ज वजह कहता है अब बस हम हुकूमत खत्म हो जाएगी, बोलता है हम अभी वाले कहा अच्छा भाई, उसे उन्होंने कहा पीले पहलवानी ले आओ मैं भी अपना तैयार तैयार कर लू और जल्दी से गए वहां के अब्बा आपकी हुकूमती करू जल्दी से उसे वापी मांगी, कहा अच्छा मुफ्ती तैयार हो रहे मुल्ला जीवन, मुल्ला जीवन कौन सा अमेठी ने हमको तलाश करते करते उनकी पावर तो नहीं है, जबकि लोगों ने लखनऊ में है और मैं ढूंढ रहा था कि अल्लाह का हुसैनी लखनऊ में है, अब किसी कुछ बताया किसी कुछ बताया कि ये जो मोबाइल है उसमें कभी दिख रहा है कि हाँ है, अब लखनऊ में उधर जाते जाऊंगा बाजार बने गई सब हम डॉक्टर की किताब पाते हैं फख्र समझते हैं उसमें मैं बादशाह बन गया क्या करें बेटे से क्या और करें क्या क्या करेगा वापिस मांगी आती है अल्लाह का भाई शाहजहां भी कर दिया और हर हथियार लिया वहां से और लोग के कारण हमें सब लेके गया उनके फिक्र ने क्या अल्लाह वापिस लिए वहां पर लिया बच गई हुकूमत हमारे दोस्तों बुजुर्ग दुआ और बजू सराल भूमि हमारे हाल में बहुत से सरा है हमको उसकी गलत नहीं है, अल्लाह ताला हमको इस दुआ और वजू और नमाज बहुत बड़ी नेमत है, बहुत बड़ी दौलत है अल्लाह से ताल्लुक पैदा करने के लिए दुआ करने के लिए बेहतरीन जरिया है और आफात और दरिया को दूर करने के लिए दुआ से बैठे खुशी रही है बड़ा मैं कहता हूँ दुआ बहुत बड़ी चीज है, हमको आपको सबको दुआ का इंतजाम करना चाहिए। आई हूँ को देखा माशा सुंदर साहब को इतनी लजाजत से वहां दुआ करते लगना ही चाहता इतनी लेकिन जरा नहीं मशहूर लेकिन खुदा साहब ने जरा नहीं छोड़े थे خدا کی جلال کا سب جلال تو جلال کیا رہے گا بندہ بندہ جلال ہی نہیں رہے گا اللہ کے جلال کے سامنے اس دن آپ بہت بہت بڑی نعمت ہے بہت بڑی اللہ تعالیٰ ہم سب لوگوں کو دعا کرنے کا ڈھنگ سکھاتے ہیں بتلاتے ہیں دعا کرنے کی تو بھی برابر کر پائے یہ بہت ضروری ہے اللہ تعالیٰ ہم سب کو اس کی ضروری ہے بھائی دعا ہے نوتار کی ضرورت آپ کتاب دیکھ لیتے رہتے ہیں کوئی بچے اچھی سے بن جائیے گا دستور سال کی نپور ربی عالمی یہ عرب عالم کی کتاب ہے دستور سال کی نپور ربی عالمی نامی کے نام کا دستور سال کی نپور ربی عالمی دس قاعدے وہ دس قاعدوں پر واقعی اگر عمل کر لیں بہت جگہ جا رہی ہے تو ان شاء اللہ واقعی تذکیہ نفس ہو جائے گا دستور صارفین نے کل کر دیا پہلی چیز کیا توحید ہے توحید توحید کو مضبوطی سے پکڑو واحد اللہ بین توحید راز التحاد دفن واحد اللہ پہلی چیز توحید ہے اللہ کو بھروسہ سب کچھ کرنے والا اللہ ہے کوئی مشکل سے مشکل کام ہو ہر کرنے والا اللہ موجود ہے مجھے یاد ہے یہ حضرت ماں بھائی بہن صاحب نے دلی شخص کو اخلاق تھے کہ یہ کام کرو تم نے کہا حضرت کیسے ہوا میں کسی کو دینے والی بات کیا کرو اللہ دعا کرنے والا ہے یہ سب عملی طور سے مانا کو سکھاتے ہیں واحد اللہ فإن التوحید اول چیز توحید ہے اللہ تعالیٰ نے توحید کو بہت بڑا مقام دیا ہے حضرت بدلتے سفرمان ہے کہ توحید سے بڑی کوئی لا الہ الا اللہ ایسا کرنا ہے کہ اس توحید میں سب کچھ آ گیا پوری جتنی چیزیں عدالت میں کوئی اس میں چکا ہوا نہیں جتنا امن احساس کرنے طریقہ ہے اس طرح ہمارے ہر بچوں کو بھی اس کا میرا مل چاہے سوری بطور رکھنا چاہیے وارن شکر سوالم نارا ہے صاحب کو بھی ذکر کا سلسلہ رکھیے اپنے مغارب میں ذکر کا سلسلہ ہے جب صالحین کے ذکر پر اللہ کی رحمت آئی ہوتی ہے تو اللہ کو کوئی عزت کے ذکر کو اللہ کی رحمت آئی نہیں ہوگی اتنا پر ذکر کی بڑی عزت انا جلی سبت کرے میں عشت کا جلی سب اس کو یاد کرتا ہے حضرت اللہ نے کئی نے کہا ہے فَسْتُرُونِ أَسْتُرُكُمْ مجھ کو یاد کرو میں تم کو یاد کروں گا لکھا ہے اللہ نے کہا کہ اس سے بڑھ کے فضیلت کی اور چیز ہو نہیں سکتی اور یہی بات وہاں کا وہی نہیں ہو پائی میں نے دونوں موقع پر بھی کر پر بات چیت کر رہے کیونکہ طریق ہمارا جو ہے الگ نہیں ہے ہمارے تمام اقابل ایک پر جڑے ہوئے ہیں لفظ طرح سے اس طرف ہو جائے لیکن اصل جو ہمارے اصل توحید ہی سب کو توحید ہو جاتا ہے واحد اللہ فإن التوحید لا سلطان جنازہ انہوں نے کہا ہے کہ توحید کو بھی مضبوط کرو ان شاء اللہ علی تمام راستے حل ہو جائیں گے اتنا بس اس کلمے کا دل میں تعداد بھی کرتا ہوں لوگوں سے بھی کرتا ہوں ہے کہ توحید سے بس ایک سوچ ہے خود مجھے صاف کرواتے ہیں آدھو میں دیش کوئی آدھو نہیں ہے مگر آدھو ہے تو یہ ہے کہ کوئی گوشے تڑھائی ہو اب اس کرنے کا بل کر رہا ہوں گوشے لا کے فرصت دیش میں کیا کہوں ترجیحی کام کر رہا ہے فرصت نہیں ہے مگر دل رہ چاہتا ہے کہ گوشے تڑھائی ہو تو ہم لوگوں کو بہت سے فرق کر سکتے ہیں اس طرح پر اصل چیز یہی چیز ہے حضرت بکر صدیق نے فرمایا کہ اخیر امتی اصلاح انہیں چیزوں سے ہوئی ہوگی جو پہلوں کی اصلاح ہوئی بدل نہیں جا سکتا طریق جو حضور کے زمانے میں آیا ہے اسی طریق کے تبعیت کے اگر ہم چلیں उसे पुराने में चलेंगे तथा तरक्की होगी और जहां उसे हटे बिदत आ जाएगी और बिदत का हाल आप मालूम है। इतना हम सब लोग पढ़ रहे हैं ताकि तरीके सुन्नत पर चले और तरीके सुन्नत पर चलाए, ये बात इस मदरसे से समझ करते और जो भी हमारे अकाबिर मदरसे हैं उनकी बुनियादी चीजें थी। हेलो माँ गौरी भी कहते थे, माँ मोहम्मद काशिफ साहब भी कहते थे, माँ शाह सुल्ला साहब भी यही कहते थे। जिन भी किताब पूछी से ज्यादा नहीं पूछी लेकिन फिक्र करके चला जरूर करना चाहिए। और बाद में उसके मुखालिफ हम लोग कहते हैं कि जिक्र नहीं कर रहे थे, हम लोग बहुत कहते थे, कहते थोड़ी रखूँ मैं ही कहता रहता था, लेकिन उनको आगे बढ़ाओ तालीम के दरवाजे से ताकि फारिग होने के बाद कुछ तो सिलसिला जारी रख सकेंगे। फरमाते थे 20 साल की उम्र में लड़के फारिग होने 20 साल के और 21 साल तक जिंदगी से तुम्हारा कोई वास्ता नहीं रहेगा, 21 साल के बाद तुम्हारा वास्ता नहीं हो सकता। इस तरह हमें और सास हमें कहते ही है क्या कैसे परमाणु कहा ये कहते हैं ये है इतना जिक्र न बताओ कि तलवार और साबुन की तालीम में कुछ न कुछ आगे बढ़ाओ। अल्लाह का जिक्र करो मेरे दोस्तों को मुख्य कहा गया है और हमको अभी थोड़ा सा तमीज न करना है और मुस्तमिल न करना पड़ा चाहता हूँ। मैं तुम्हारा लोगों पर चाह रहा हूँ रात मुर बोला है मुर दो दिन में इससे ज्यादा दरबार है तुम्हारा लोग मैं चलता हूँ आगे सामने सबसे सब जितने सब जमा चुके तो मैं क्या कहूँ, मैं तो अपने बेटा नहीं समझता था लेकिन उन्हीं लोगों की तवज्जो से मैं कैसा पूछ गए पूछे पूछ गए मेरी ध्यान दोबारा आगे चले बैठे लेंगे और परिवार सुनिए वो सब छोटे भाई नहीं सुनी जाते हैं वो बैठे रहे बहुत खुश हुए बहुत खुश हुए। इस दिन मैं बड़े पदारिशी से अपना गाड़ी पदारी से आ रहा हूँ और जहां तक हो सकता मौलाना है उनके इल्म की भी तर्जमानी और उसी के साथ उनके जिक्र की भी तर्जमानी की हमारी मैं कहा अगर शकुरदी से बैठे थे बहुत मजबूरी आए राजपुरी के यहाँ मौलाना जा रहे थे उनके यहाँ खुदक में बड़ा मजबूर हमारा जा रहे कहा शेख मोदी ने कहा देखो मैं एक बात कहने जा रहा हूँ उसका जवाब रखना आऊंगा तो 3 घंटे में जा रहा हूँ रायपुर इतना से मैं भी रायपुर से जा रहा था इस बार मैं कहा मैं भी रायपुर जा रहा हूँ रायपुर में तहसील आ गया वो उन्होंने कहा मैं एक सवाल कर रहा हूँ 3 दिन के बाद लौटूंगा वहाँ रायपुर की वजह से उसका जवाब रखना कहा ये सवाल ये कि तस्वीर क्या चीज है ये कहा तस्वीर क्या चीज है क्या हजरत 3 दिन के बाद क्या अभी जाओगे इस पर मैं बहुत कहता हूँ है कि उन्हें तस्वूफ थे सकुलती नहीं थे सूफियत के भी पूरी किस्म को ताकीद थी और सही मान में शेख उल हदीसी के मतलब के वहां आए हैं जो हदीस से लेता जो कुरान से लेता जो और निष्पक्ष को उसको निष्पक्ष हमारे हजरत पास शाहरुख़ साहब ने बुखारी शुरू कराया है एक मतलब चीख गई हो जाएगा भाई देखो मैं बुखारी ही पढ़ा रहा हूँ चीख से मालूम आती है हाल जो हमारे बुजुर्गों का है वो भी पैदा करने की कोशिश करना चाहिए हाल वहां पर कोई रमला है बच्चे भाई ने कहा हजरत पास कही उन्होंने एक मतलब अल्लाह कहा जो कोई मतलब गर्व जो थी हमारे अकाबिर थे गाय के साथ हदीस की भी दो चीजें हैं उसके लिए एक जहर है एक बद है हदीस की जैसे कुरान के जहर भी है और बद भी है तो हदीस क्योंकि शरत रहती है कुरान की और कुरान के अंदर जहर और बद मानना हदीस के अंदर भी जहर और बद का दोनों है क्योंकि जहर की तस्वीर जहर हदीस से होगी और बदले कुरान के एक बदले हदीस से बेहद से नहीं होगी तो बहुत बारी से माता साहब अगर रहेंगे माता पीढ़ी साहब में है तो हमको बोल दिया गया 1 बजे ये सब खत्म हो गया मर के 9 बजे से जलसा चल रहा है अब तक जहरे हनी को लिए क्या किया, अब बदरे हनी के लिए तैयार हो जाइए। पानी से जैसे वजू से तहारत होती जाते हैं, तहारत बढ़ने के लिए वजू या गुज़्र किया है और तहारत करने के लिए नमाज पढ़ा, क्योंकि नमाज के बारे में खुद रबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि पांच वक्त की नमाज ऐसी है जैसे किसी के दरवाजे पर पांच नाजे हो और पांच वक्त हो रहा था। इस जगह पर यह सन्नान है, बादी नान है, नमाज में हर कब्र उसे बादी की सफाई होती है, सुथराई होती है। इमाम बुखारी ने पहले ये किया कि अगर हदीस पढ़ना चाहते हो कि दोनों दोनों तहारत से मुतस्सर होकर पढ़ो, जहरे वजू से और फिर उसके बाद उसके दिल से लगाव से तालू करना से बारा है। दोस्तों देर हो गई, इतना वक्त मैं दुआ भी करता हूँ, दुआ चाहता भी हूँ कि जो काम टूटा फूटा हो रहा है ऐसे बताए। अब जिस्मानी अरबाज में भी जा गए हैं, रूहानी से पहले जा गया था और जिस्मानी अरबाज में थोड़ा देर सांस हो जाइए। इस दौरान पर दुआ कीजिएगा ताला जब तक जिंदा रखे इसी काम में लगाए, कोई काम नहीं इसी काम में लगाए, इसी पर सोना हो, इसी पर बैठना हो, इसी पर सबर हो। अल्लाह ताला मुझे भी इसकी तौफीक दे, सब हमारे बच्चे हैं, चल हमारे बच्चे भी शादी में हो, मैं खुश हो गया था। माता अगर बहुत पढ़ता है मन इच्छा नहीं है पसंद थी गई शायद हो कुछ अल्लाह ताला हम लोग भी देते हैं नाम लेना करेंगे कोई इफ्तिखार साहब से भी देना इन शाह हो गया तो पसंद आपका हो गया तो इस नहीं नहीं है इंसान से पसंद थे सब मिले थे जब मैं भाई को मेहमान मिले मेरा अल्लाह ताला दुआ करिए मेरे लिए भी सेहत दाही के लिए भी सेहत पाने के लिए भी और जो कुछ काम हो रहा है ना उसे को बोलिए के लिए दुआ करवाए। माशाल्लाह आपसे तरसे की बात इस पर मुलाकात हुई, अल्लाह ताला आपको खूब तरक्की दें और माशाल्लाह आपके गुजरे नज्म के साथ बहुत ज्यादा हो गए रसूलिसान है तो हमारे हजार फरमाया माशा बताओ हमारे काम का खुलासा क्या है और जाकर मोबिन से नहीं पूछो बड़े भाई भाई तो हम लोग क्या बताते हैं फरमाया कि मैं चाहता हूँ तू हुसैन नज़्म मैं हुसैन खुद के हूँ, बस ये मेरे तरीके खुलासा है हुसैन नज़्म मैं हुसैन अल्लाह ताला हम सब को इस काम में कबूल करे। वाकई भगवान है हम अल्लाह ताला ने दुआ की अल्लाह ताला रब्बा हाजरा फिर हसना और आखरत हसना वाकई आलम अल्लाह में असर कभी मन आफर वामर अल्लाह में असर कभी सुनत तैयबन اللہ تعالیٰ سے خوب کر کے سنتا رہتا ہوں الحمدللہ कुछ भी वो नहीं है, ये भी ऐसे लड़के हैं। अभी कल मैंने बहुत प्यार किया, इतना करवा ले खूबियों पर उसकी जरूरत पर बहुत प्यार किया है, अब इस पर प्यार नहीं कर सकता। अल्लाह ताला हम सब लोगों को जो सब एक लाइफ पर है, सब एक है, ऐसे शाहरा पर है जिसका नूर दूर ही दूर है, कभी मुझे नहीं शादा है दूर। इसको हमको बाकी रखना, जिंदा रखना, को मुड़े हुआ रखना हमारी जिम्मेदारी है। अल्लाह आप सब उसके तो मिलते हैं। आपका रामायण आए हम तो